यसरी तिम्रो गालाको तिल जहाँ छ मेरो दिल Go everyone, final rehearsal. 1, 2, 3, start. Chal chal chal kyo pani, pani je chal kyo jawani.